خزانسي بانسي يكوي تكا دكو كيا كوكوي بي नेपाल मण्डलले निगुगुबन नेपाल मण्डल डबली चितवन लसको सेन्टर छ नेपाल मण्डलले निगुगुबन नेपाल मण्डल डबली संविधान सभा दुने दुथ्यान चुचुङको वा संविधान सभा पिनी चुङको दल गुगु पहिचान पछि धर्तख पहिचान वा संगीत पछि धर राजनीतिक दलीय छौ गठबन्धन बृहत संघीय गठबन्धन पूर्व मेची निसे पश्चिम महाकाली तक या थिति कथा ज्याझो त ब्यावेचन छौ ठो ठो चले वेगु सञ्चारबा यहे छौ तणको प्रदर्शन जुन चुचुङको ठो ठुको प्रदर्शनीय जिम्मेवारी अथवा ठुको प्रदर्शनीय संयोजनीयको पालन नेपाल राष्ट्रिय पार्टी यता व्यतीतको ठो कसो जुईको प्रदर्शनीय नीति कुकथन तयारी जे चुचुङ ठुले अरे छ तयारी कुकथन यहाँ हुन चुचुङको ठो ठो विषय त कया नेपाल राष्ट्रिय पार्टी या दुज किरण साकी यता बोलतेको दु वेक टेलिफोनी स्वप देखेको दु वेक तलसको सेवा पाक्यो भने किरण साकी जो तलसको सेवा वेकै टेलिफोन सपोर्ट टुवारलु वेकै ढाक्न नथाल टेलिफोन सपोर्ट टेक्ने ती कुत जेस्नको ढु नेपाल राष्ट्रिय पार्टी पाखे संयोजन याको जिम्मा कति रहको थुको संविधान सभा दुने दुठ्याको व संविधान सभा पिनिचोङको राजनीतिक दल तख त्यो राजनीतिक दलले छको गठबन्धन बृहत संघीय गठबन्धन पहिचान व संघीय नीति नका संविधान सभा दुठ्याको जुको मको संविधान सभा पिनिचोङको राजनीतिक दलीय बृहत संघीय गठबन्धन देगा कस शनिबार छको यही प्रदर्शन जुन चुङरु थो प्रदर्शनीय तयारी गुगुलन जतनको छ विषयले जानकारी गराउने थिए नेपाल राष्ट्रिय पार्टी या किरण साकी यता बन्न तिरेको दु वेगत लसको स्यापा किन किरण साकी जो चिता लसको सञ्जना किरण जो हेलो हजुर किरण जो हेलो वेगत टेलिफोन छ प्राविधिक समस्या खन्दै छ जों थेन वेगत सर आशा थन्तको छन जों छ ल तर वेगत त दसको स्यापैपट्टि अवस्था थिएन चुचुङ मरो संविधान सभा दुने अहिले संविधान सभा पिने राजनीतिक दलीय गठबन्धन त थिए छौ गठबन्धन मोर्चा थिए दिएको जुल बृहत संघीय गठबन्धन लगा दिएको जुल त्यो बृहत संघीय गठबन्धन पूर्व मेची निसे पश्चिम महाकाली तकया मार्च पार्सियाको निसे कया थिति कठाय ज्याझो त यानो चुचुङ जुल थै ज्याझो या चोले संघीय बृहत संघीय गठबन्धन वैगो सञ्चारबा पुस 19 गते खुन यहाँ छको तजीको प्रदर्शन यहाँको तयारी यहाँ चुचुङको ठो प्रदर्शन यहाँ छोले ठो प्रदर्शन यहाँ नीति कुकथन तयारी जे चुचुङको ठो अहिले तयारी कुकथन यहाँ चुचुङको ठो कुकथन यहाँ आउन चुचुङको ठोले सकसै प्रदर्शन यहाँ नीति तयारी छु कुकथन जे चुचुङको ठो ठो विषयले जानकारी क्याग्ने दिन नेपाल राष्ट्रिय पार्टी या किरण साकी त भन्टेको ठो वेग तलसको सेवा पाखेन किरण जो चित तलसको सेवा थाना हेलो हेलो हेलो किरण जो वेकै थातको स छुजे चो खतम थाप फैसन वेकै स थम थेन चो जोंदु तर थन ओके स रास बन चो जों मरु एजोनि वेकै त हाक्न छ लसको सेवा पाक्यो नि हाक्न न वेकले से वेकले से स्वागत त्यो कुतो जों किरण जो चित लसको सन्तना हेलो वेकै त स्वागत त्यो वेकै त स्वागत त्यो कुतो जों जों तर टेलिफोन बालक स्वापुते फेसनको मरो टेलिफोन या गडबडी याना थाले लाइन या गडबडी याना वेकट स्वापुते र समस्या जसोडो वेकट स्वापुते नीति कुता जसोडो नेपाल राष्ट्रिय पार्टी लगायत वो संविधान सभा दुठ्याको दल जको संविधान सभा पिनिसोको दल को पहिचान पछि दर्तख संगीत या पछि हुन चाहिँको दल तख थो दलते दठी छौ प्रदर्शन याको माग 8 गते नियत थन राजनीतिक सरगर्मी त अपयाउन चाहन्छु राजनीतिक सरगर्मी अपयाउन चाहन्छु यसले धन थिति कथा ज्याझो त हेगु ज्याझो ठो झले कस सञ्चारबार खुन अटेको पुस 19 गते छको तजीको ज्याझो जुन चाहन्छु ठो ज्याझो तयारी गुठ ज्याझो ठो विषय त कया वेकल से स्वपुटेको कुता ज्याझो किरण साके टेलिफोन स्वपुटेको कुता ज्याझो नेपाल राष्ट्रिय पार्टी यी जुईको ज्याझो अथवा यी जुईको प्रदर्शनीय संयोजन याको पालक कति रख ओ सुइगु दलिया स्विगो दलीय पहिचान पछिधर अठे संहित पछिधर राजनीतिक दल त गएको राजनीतिक दल लगाएको संविधान सभा दुठ्याको जुगमको संविधान सभा पिन्चोको दल नखत दल दिया दठी प्रदर्शन याको तयारी जस्तो छ थप प्रदर्शनीय तयार गएको ठाउँ जस्तो गर्यो किरण साकी विशेष सल्लाह त्यहाँको बाँकी भने किरण जी चितलसको स्यान्सन कसो जीको गो प्रदर्शन घ पहिचान पछि धर्त्यो संहिता पछि धर्त्योपट्टि राजनीतिक दल त घो संविधान सभा दुठ्याएको पिनियोपट्टि दल त मुना चाहिँ प्रदर्शन जोड्न चाहनु त प्रदर्शनीय तयारी गएको ठाउँ चाहिँ छ आठ ऊ तिस दलियो गठबन्धन पाखे चाहिँ विभिन्न चरणको आन्दोलनको क्रममा पस 19 गते चाहिँ 75 जिल्ला चाहिँ जुलुस वस्ताको वो कठा चाहिँ जे जिल्ला यो पछि जुलुस वस्तवया हो यो जिम्मा चाहिँ नेपाल पार्टीका अठार खेन्डो चाहिँ ज्ञान चाहिँ 75 जिल्ला चाहिँ सुतया आमसभा हो जुलुस या पछि गोसा दो जुला विशेष त कने ये कस रिचौँ जुलो से ये सवाल चाहिँ प्रकृति मण्डव मुना प्रकृति मण्डवमा चाहिँ ये जे साइला चाहिँ शान्तिपाटिका रत्न पार्के शान्तिपाटिका चाहिँ कोट्याकियो पछि कथा तयारी खाना चाहन्छु प्रकृति मण्डव चाहिँ यसो 12 बजे मुना जुलोस जाना चाहिँ सभा चाहिँ शान्तिपाटिका यहाँ कथा यहाँ तयारी चाहिँ काठमाडौँलाई 30 दल दुने चाहिँ काठमाडौँलाई विशेष चुनाव चाहिँ यहाँ दो दल त सक्रिय दो दल चाहिँ फुक्सो चाहिँ बैठक चुन्यो जहाँ अथवा चाहिँ ठठ हुन्छ ठठ दल चाहिँ यहाँ विभिन्न ठाउँ कार्यकर्ता समर्थक शुभेच्छुक चाहिँ फुक्सो चाहिँ सरकार पुग्यो माओकथा तयार चाहिँ जान हजुर अथो ज्याजो गो जोना चाहिँ चौटो शान्तिवादीका सभा नजिउजुल थुकी नवाइपी प्रमुख वक्ता त सुजी प्रमुख भक्त आठकै चाहिँ भक्त यो खस बेला चाहिँ आठो चाहिँ जनप्रदर्शन कथा चाहिँ जुलुसै चाहिँ ठुकै जोड दिएको कथा अनि आउन चाहँदो तयारी उठा हुन्छ आम सबै कथामा के जुलुस चाहिँ भन्दा भव्य रूपमा चाहिँ यहाँ जनता त चाहिँ कमसे कम न चाहिँ आठो भू पहिचान बरु संविधान बिल लाग्छ जनता त्यसमा चाहिँ छिटो स्वीकार यही मुखर यो कथा यसो के कथा चाहिँ त्यो जुलुस प्रदर्शन यहाँ हो सोच ख तिस जल दिने फेजिया चाहिँ आठकै सभाले चाहिँ फल्लाम्बो भक्त ट्यास भएर चाहिँ मूलत आफ्नो अधिकृत नेकपा माओवादी नदु कारण एकीकृत नेकपा माओवादी मासिक सम्बोधन हेर्दो यहाँ चाहिँ काठमाडौँ हके अठेन्डो मेमेकिन्छन् सम्बोधन सबै यो खसिबेन चाहिँ जुलुस त चाहिँ छुट्टा महत्त्व बिहा चाहिँ जनप्रदर्शन कथा चाहिँ छुट्टा चाहिँ क्या हो कथा तयारी चाहिँ यहाँ विशेषजना आठो यसले संविधान सभा भवन धुको भू बानेश्वर लागे दबाब या ज्याजो त ठिटि कथा या धारणा ज्याजो त जाउँदो तर छिकपिनसँग थो पहिचान यो पहिचान पछि धर संहिता पछि धर थो गो सुईको दलियो गठबन्धन ख ठोक गठबन्धन शान्तिवादीका सभा यहाँ दिएन अथवा चाहिँ छौँ प्रदर्शन यहाँ दिए त्यो त्यहाँले संविधान सभा पाखे उनीपट्टि चाहिँ ज्याजो मडौ खला त मोला हो क्या चाहिँ आठौँ कसै जुलुस हुँदै संविधान सभा केन्द्रित मुखु कसै जुलुस हुँदै चाहिँ जनता त सरकार कुवाउँ ल्याउँदैछौँ सुचार कथा चाहिँ पहिलो जुलुस धामला जिसलाई ठुचरले एजिया चाहिँ आठौँ संविधान सभा केन्द्रित जियो कथा खोपले सम्भावना चुटुट घाटाहरूलाई चाहिँ आसाम 8 गते संविधान जारी जी वा मजुरी आयोगको राजनीतिक परिस्थिति केना न्याउने ठुकेन आन्दोलनले स्वरूपले फरक बुझौँ हुने मतलब आठ कथा चाहिँ आज जस्तै 29 गते चाहिँ तामाङ देव नेवाते लागत चाहिँ बन्ने लगायत विभिन्न चरणबद्ध पहिचान चाहिँ छिसँग गु प्रदेश सीमाङ्कन त खलाना जमाएको छ ऊ प्रदेशगत बन्दर चाहिँ 5 गते चाहिँ आम हडताल ल्याएको जग्गा दुनियाँ सौ जग्गा खटा एज कारण सम्भवतः 8 गते चाहिँ संविधान सभा होना छुयाहरू हो चाहिँ आसले चाहिँ 8 गते जबरजस्तसँग चाहिँ छुट्टा पारिदियाहरू हो जुल्ला सायद चाहिँ 8 दल पठाएर चाहिँ संविधान सभा घेराउ लगायत संविधान सभा जुन आठला संविधान सभा न दुठाउ दल त योको डुठुके छौ छौ कथा ध्यानमा लाग्छ छौ हिस्सा ठुके दुने दु पहिचान पछि दर्तै हिस्सा एक अनि दुनियाँ आन्दोलन हेरिले अथवा चाहिँ 8 गते त ढाकै केन्द्रीय निर्णायक रूपमा चाहिँ प्रक्रिया होना चाहिँ हेल सानो संविधान जारी ठाउँ गर्न लाग्छ आन्दोलनीय स्वरूप आन्दोलनीय मुख मोडल त चाहिँ चेन्ज कसले संविधान सभा केन्द्रसँग जोड्ने तर कसो जुलुस थियो चाहिँ जनता त्यसमा चाहिँ थुकु पहिचान मरो संविधानवाला लाग्छ त्यसो टेलर कथा फिल्म सुरी टेलर किन खेन्टो चाहिँ छौँ कथा चाहिँ जनता त चाहिँ छिमो पछि मरो यो कुरा संविधान सभा दुने गणितीय रूपमा चाहिँ जिम्सम बहुमत अथवा चाहिँ गणितीय रूपमा चाहिँ प्रक्रिया पुङ्का चाहिँ जिम्सम संविधान जारी आएर गो टम्बो चाहिँ दल त सकिन जाउँदो छ उकै विरुद्ध चाहिँ जनता दल जुनेर यो कथा चाहिँ सुरुवात कथा चाहिँ सिम्बल कथा चाहिँ आन्दोलनहरू चाहिँ जनप्रदर्शन चाहिँ यो आह्वान अथवा जुन संगठन यो एफएम मार्फत चाहिँ सक्षमा सुई नागरिकहरूलाई आँटाफे जिसमा चाहिँ पहिचानमा अथवा चाहिँ नेवार देशलाई नेवार चाहिँ शासन सत्ताको त्यो गरियो भन्छ अथवा आन्दोलनले चाहिँ त्यो फल्न दलले अथवा चाहिँ फल्न पार्थ्यो त्यो मुख चाहिँ अहिले छिटो चाहिँ नेवार राज्यमा अथवा चाहिँ नेवार पहिचान चाहिँ त्यो सङ्घीय प्रदेश चाहिँ यो निर्माण ढाकै डोरियो फल चाहिँ आखिमा चाहिँ दलीय खोमलाई चाहिँ चिया आन्दोलनले गुवामा आउँछु फेरि चाहिँ आएन म आएको चाहिँ आ हान चाहिँ झिसाउँको आत्मिको संविधान सभा चौकल कि झिसाउँ या हेर्न मुखलाई गुपी चाहिँ आ पहिचान पक्षधहरू मुख्य मन प्रसाद चाहिँ चुनाव भेटिएका आखिर पर्सुमा मिलेर झिसाउँ बिहा चाहिँ आउँछ चाहिँ आफ्नो गल्ती सुधारे मौका नखेको कारण लगाएको आह्वान इनाम सुधारलाई कमसे कम न चाहिँ आफ्नो अन्तिम अवस्था उहिलेन झिसा चाहिँ आ सके उहाँ चाहिँ खेल छुट्न चाहिँ छोटो पहिचान पक्ष पहिचान चैत्य सङ्घीय पक्ष चाहिँ झिसा चाहिँ एकैबद्ध जारी या मफ सरकारलाई धारण चिया चियामाले हस् किरण सकेजू छि यी व्यक्तिलाई अलि जानकारी व्यक्तिले छिटो एक शुभ आदि सञ्चना कर्ख नेपाल राष्ट्रिय पार्टी किरण साके स्विगो दल संविधान सभा दुठ्याको अलि संविधान सभा पिनी चुन्छको जातीय राजनीतिक दल त गुगु दुख त राजनीतिक दल या पहिचान पछि तर अलि संहिता पछि तर दल ख पृथक सङ्घीय गठबन्धन ठो गठबन्धन नेन्याकुनी जिल्ला प्रदर्शन याएको छ र यही जुन चुनको प्रदर्शन या संयोजन याएको भारत नेपाल राष्ट्रिय पार्टी कैदी रहेको छ नेपाल राष्ट्रिय पार्टी ठुकिया तयारी विषयले कुखुरा यहाँ चुनाव चुङ्गु दो ठो विषय कयो वैकल्सीय जानकारी कहिजु र थुकेले चाहिँ नेपाल मन्दिरले निकोको पनि नेपाल मन्दिर दबु यिन कोचाएको छ नेपाल मन्दिर दबु पाखे जनवन्त ओजम्बेरी छ पलख दिपा छिउ निहानी दाजाई नुको संविधान अहिले आदिवासी जनजातीय सवाल जाजोजना पासा श्रीकृष्ण प्लास्टिके मिचा गुब्ले हे मछेले ठोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठब ठब परिवार या त बचेन दिस पस बोने बले हाकुगु प्लास्टिके मिचा या पलेसा काप वा भोया मिचा जग छेला दिस ये महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेको फोहोर सतक चुकावा गल्ली न्होनी लाथी वंचे गुबानी तोतिनु फोहोर वंच तहत गु थासे जगवना फोहोर वंच या सहर सुचुकुचु या गुजिया ग्वाली यानु ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकु कर पुलेगु छिगु दायित्व खा सेवयागु जिमगु कर्तव्य खा ये महानगर पालिका Yeah. संविधान आदिवासी जनजातीय सवाल विषय ज्याजो नियन्त्रण नचुना दिम ज्याजुले सहभागी जुइ त तयार जुन दिम छिट दक्ले नाफा जुस र कृष्ण ज्याबु पाखे लस खोस नाफा अभिवाद दिने नाजुना नुगु संविधान निर्माण प्रसंग नेपाल राजनीतिक वृत्ति छौकुत तरुङ बहस जुए चुङडु उकिसन राज्य पुनर्संरचना शासकीय स्वरूप निर्वाचन प्रणाली व न्याय प्रणाली ठोप्यङ्गु विषय ठोप्यङ्गु मुद्दा यत अन्तरिम संविधानीय अन्तर्वस्तु रूपे मुद्दा सन् ठिका चुङडु थ्वे प्यङ्गु विषय गु विषय ढिगु दीर्घकालीन रूप लिचो लाइगु विषय गुगु विषय ढिगु जनतै अधिकार नप स्वाइगु विषय अले प्रत्यक्ष रूप राज्य हरेक क्षेत्र निर्माण सहभागिता सवाल न ठोप्यङ्गु विषय नप स्वना चुङ्गुदै उखी ठोप्यङ्गु विषय त नेपाल राजनीतिक दल तेस संविधानीय अन्तर्वस्तु ढ्याचुङ्गुडु ठोप्यङ्गु विषय मिले मजुगु कारण सहमति जिमोफ्याचुङ्गु कारण छौको त अन्यल्टा बन्न चुङ्गुडु सत्तारूढ दल त नेपाली कंग्रेस एमाले गुगुन हाल्टे माघ आठ गते संविधान जारी एमा ढ्याचुङ्गु अवस्थाडु ठोप्यङ्गु विषय मिले जाचुङ्गु मरु उल्टिकु मको विगत के दुनि ठ्याउले विशेष न कंग्रेस एमाले युवा सभा सत्यस आ पुस 19 गते निसे थपी संविधान सभा मोटोटीगु अर्थात संविधान सभा निरन्तर रूपमा चुनेगु संविधान सभा डुन्ने शीर्ष नेतृत्व दबाव बिगुटका तक घोषणा यागु अवस्था दुसा मेखे प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी लगायत संविधान सभा डुठ्यागु नाप संविधान सभा डुमठ्यागु दल नपैना स्वीगु दल छगु गठबन्धन देखुगु गु संघीय गठबन्धन पहिचान पक्ष दर्दगा देखुगु एपि सडक आन्दोलन रेडु थजुको राजनीतिक परिस्थिति डु थो इले छ गुगु थ ठेका चुना दिगु डु थजुले नक्तिने जक पुस 15 गते जक छगु ज्याझो यागु डु गु ज्याझो थेगु नेवाटे गु न्याको गु एकता दिवस न्याको गु एकता दिवस तक थ्योबले नेवाटे स बिगु अभिव्यक्ति अनुक्यङ गु सहभागिता नेवाटे गु सवाले त केन छ थगु बिचा फंका दि भई चा न्याको गु नेवा एकता दिवस हंगु इले छ खंका दिगु अवस्था जिमा या संविधान निर्माण विषयले दलित डटी असहमति विमति ज्याचुङ्गु प्रसङ्ग जिमा या माघ आठ गते संविधान जारी यागु ढका ढ्याचुङ्गु विषय छि गुगु थ ठेका चुना दिगु डो छि त्वाले उनब्ले छि गामे उनब्ले छि सहरे उनब्ले या छिगु छि या बसे गुनन वन वन दिगु इले पास भाइपि लिसे तके पिलिसे नपना दिगु इले अबक्षण थ प्रसङ्ग यतकया खोजु जिमा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा आम मुलुके छुजिया चुङ्गु दुठेको विषय छिसम सचेत नागरिक ख ओल्याख छिन थगु विचार थगु धारणा देका दिगु दुजी अनि मेबिनु पाखे निना दिगु दुजीमा ओके थगु विचार पंकी गुन्ति छिगु विचार निनि गुनि तिन जिपि पिया चुनुगु दु अवश्य छि फोन न दिदिगु आशय नथ जिमको इस डे फोन नम्बर 4232735 4232735 ले छि फोन न दिसो थगु विचार अवश्य न पंका दिस मूलत आइ अवस्था राज्य पुनर्संरचना शासक स्वरूप निर्वाचन प्रणाली व न्याय प्रणाली विषयले विवाद जचुङ्गु प्रसंग दल टुटु सहमति जिम फ्याचुङ्गु प्रसंग अले माघ आठ गते संविधान जारी गया ढ्याचुङ्गु प्रसंग निसि पहिचान पक्ष दर धापिनस सडक आन्दोलन नचुङ्गु अवस्था नेवा तिस नक्तिन जग न्याकोगु नेवा एक दिवस सङ्गु नप नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति ठाउँ बैठक जुन नचुङ्गु मङ्का सङ्घर्ष समिति नुगु चरनिया ज्याजो कठ नुगु कठ हेगु ढ्याचुङ्गु अवस्था नप नप नेपाल आदिवासी जनजाति तेगु मङ्कागु मर्चे रूपे आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल न गठनिना गु आन्दोलन चुङ्गु अवस्था ठुगु विविध कोण जेचुङ्गु ठिठी कठय ज्याजो त ठिठी कठय राजनीतिक दल देगु तयारी नपम राजनीतिक दल देस निन नोन चुन दिगु अवस्था अले दले नेत्य सुन नोन चुन दिगु खम छिठ गुल्तक नुगले ठिया चुङ्गु छि गजोगु महसुस न चुन दिगु छिगु सरोकार विषय ठो संविधान धेगु सम्पूर्ण फुक्क नेपालमै पिनिगु सरोकार विषय छिगु जिगु छि सकल छिगु सरोकार विषय जुगले छिगु अभिव्यक्ति छिटै दिगु ख अवश्य सरोकारवालाई नेप्ने ठेनी अले उके रूपान्तरण जु युपावि ठोख छि अवश्य ठिक दि उके ठगु विचार फंका दि दिगु वाला सकेत न जिमगु सिदे फोन नम्बर 4232735 4232735 ले फोन न दिस ठगु विचार फंका दिस छिगु विचार तसक महत्वपूर्ण जु छिगु विचार ठेगु सम सचेत नागरिकीय विचार ख जनताय विचार ख छिगु विचार पाखे प्रभावित जी छिगु बिचा पखे राजनीतिक दलले नेतृत्व निसे कार्यकर्ता त प्रभाव यही दि चीज चाहिँ आसेनत न उकी फोनिना दि त अल्सचाई दिमा फोनिना दि धिगु आसेनत न छिगु फोन वई अले छिगु खन्निने दका यो को डोलन डोमोन त छ पिएच न दिगुडु एफएम नेन सुन दिगुडु थोइले थो ई तस्को महत्वपूर्ण ई तस्को मोज ई दनी आ माग आठ गते वेगु माग आठ गते तके दुनी सुजी फुलेसा छि आसेना दिगु खन कन दिदिगु भलसकेतना थोख जजो नुगु संविधान आदिवासी जनजातीय सवाल थो मेट्रो एफएम गुबुफुटको मेगाहर्जे छि बिबापुटको नन दिफेगु जजो खन र थुके छि सक्रिय रुपमा सहभागी जुए दिदिगु भलसकेसे छिगु फोन मोड लेनति छपु जागरण मि छिगु नति निंकिगु जि यदि छिगु फोन वलदास अवश्य ओ मे दथिन ट्वाटला छिगु फोन पाके ओनिगु जि छिलिसि खनागु पाके ओनिगु जि झी झीगु निमिति मखुसा नेपालिन टिमवैमा झिपी दुधैगु हे ची हे नेपाले आत्मा सठो भावना थ्रिया छम पाखुना झैदी दुगुगु वेक्न थक बिसा पंगेदी जी जोजोलपा आ जोजोलपा छुटे गुनो थे आ जी पीएम बुनिने पीएम जी दैदिस आ दिनी सिरकिन दाई अ ओगुनी नेवा एक्ट दिवस है जुन दिन नगरम दाइन गर्नु वाटमाला ए जुलगा हासै गाम गाम येलो उठुकी पाखे चाहिँ कि मोन तर ये चोकी चाहिँ फले कुहाउ एपि मोन मोन्दा मुआ थिंग डैमेज ल छि चाहिँ मोट है त्यहाँ चाहिँ त्यहाँ फै जुगु अवस्था दुका उपस्थिति ल मरु थिंग ल मक्तले यदि नेवाते लागि उनी जुस दुनी सिर्गेन दाइ जो नु कथम परमनन दाइ त चाहिँ सुप्रीम कमान्डर माने उके सहायक कमान्डर त सुसु चाहिँ नेतृत्व मनु यो कु बना दु इम्दो चाहिँ सहायक कमान्डर येना जिमी आ खयो टालो म के माल लास ल्याउ किस म ए चाहिँ छौ थयो समिति गठन या माल के आव या ए म या गन चाहिँ छ छो जिम हो जुन चाहिँ परेज लास ल्याटो न तयारी पि अयो किस म चाहिँ छ आ आर्थिक उपति भार उ आर्थिक न चाहिँ उठेना यदि कापा जुकुन्दा वास या उता ग थयो कि आ छ के के वर्गा चाहिँ उनी किस म चाहिँ छ कि म उ क चाहिँ छ चाहिँ जिम त खाली छ बु खटको जुया पनि अले चाहिँ थो नेवा त गैरास आटक न नेलो म चाहिँ धाउ लखय ख उनु चाहिँ अझन किरबुदे मजुनी हुनु होला यो कोही किरबुदे मजुनी हुन्न गोलिन जे थन न जे सलबी कि थन चापगौ पाखे सु पार्टी पाखे म एमाले पाखे म सु पाखे म वका न इमु पिकनिक माने या न रडो यार गा चाहिँ गयो बाचा लाटो उन पिकनिक त रटया मगला छुए मया ए जुली त सक्सद थो चाहिँ आ परम दाइत चाहिँ सुप्रीम कमान्डर एना सहायक कमान्डर लिया कि आ चाहिँ ल्यास उनी उसु उनी वे यो किसिम चाहिँ गठन यास चाहिँ फुडका आन्दोलन क्वाउई जी नसके बि थो मुटपार का हाला चाहिँ क्वाउई चाहिँ उली आटक न चाहिँ क्वा म वठे थो सेकेन्ड दाइ दिउ भन्दै अनुसार छिगु बिचा थुले ख सुभाइ दिछि त वेग ख पिएम भुलमी वेगल थगु बिचा पंका डिगजुलो वेगल दै दिले कि मिख दयान का नेपाल दयान खोया न्यौ प यन सुनि मजिल मनु त नेवा त ढिगु चाहिँ गु अभिव्यक्ति वेक्ल बेडिग जुलन अवक्षण छिन थगु बिचा पंका दि ढिगु हलस केसनाम जिमगु सिदै फोन नम्बर 4232735 4232735 ले फोन दिसन थगु अभिव्यक्ति बेडिसन थगु बिचा बेडिसन गथे कि पीएम भुलमे जी थगु बिचा पंका दिगु जुल अठे छिन थगु बिचा पंका दि ढिगु हलस केतनाम उकिन ति जिमगु सिदै फोन नम्बर 4232735 4232735 ले फोन दिसन थगु बिचा पंका दिसन राजनीतिक घटनाक्रम यतस्क लिसकया छिगुनिन नि यवेन राजनीति नेपाल राजनीति तस्क महत्वपूर्ण यी जुया चुङ्गुडु थोइले मूलत संविधान निर्माण प्रसङ्ग दक्षिण ढे चुङ्गुडु उपश्चिम हुन्टी ढे चुङ्गुडु आ संविधान वेमाल वेमाल वेमाल अर्थात हेमाल हेमाल हेमाल मानौ कि छोको त मुलुके संविधाने मरुठे तयका संविधान मालटे चुंगलो वास्तवे मुलुकी पति आय अवस्था सो खसा मुलुके संविधान मडुगु अवक्ष नमखो संविधान दु वो अंतरिम संविधान वो अंतरिम संविधान दिगु अर्थ छु मेगु संविधान मोतल तक नीति ख उकी आ हेगु धाउबति संविधान दिगु नुगु संविधान ख वो नुगु संविधान गजोगु संविधान जिमा ठो अंतरिम संविधाने उल्लेख ज्याचो अधिकार सिना फरक कठौ जिमा अंतरिम संविधान यो भावना कठौ जिमा अंतरिम संविधान कठौ वनिमा या गजोगु कठौ संविधान जिमा लेसा ठो इले संविधान गजोगु जिमा रिगु सक्षिन चासो विषय विशेषना राजनीति खेले चासो तैपि मुनतेस ध्यान द्याचो अवस्था सर्वसाधारण मनु तेगु नीति गुमेसा राजनीति विषयले चासो तेमुकु वेकअप नगु नीति सायद चाहिँ संविधान वो साँचो म साँचो चिज ढङ्ग ठिक चुङ्गु जेफो अथेमुकु तर संविधान धैगु देशु मूल कानून ख गुगु मूल कानून अन्तर्गते दक्कु कठैया नियम त नीति नियम त वही चाछि वडाज उनीगु छमजिमा छिगु छेयु छमजिमा छि लयु डेफुली मटै डेफुली छि सडके उनी छि छि निर्माण या छि व्यवसाय ना नेउ नोकरी ना नेउ या कर्मचारी ज्या नेउ व्यापारी ज्या नेउ निहागुए ठजु तर अन्तरिम संविधान गाइड याउ लाइन कोठ छि जि मले उकि छिलिसे तपिंग के स्वापुडो छिगु जन्म जुसी निसे व संविधान नपा स्वापुट याज्ने छिगु अन्त्य मजुतले मनुत न्याब्लिन छन् अन्त्य अवक्षण जी सक्ले मनुदा अन्त्य मजुतले तक्न स्वाज्ने उकि ठो सक्षिन सरोकारे विषय अवक्षण ख उकि छिगु न थगु बिचा तेमा छि थगु ख तैदिमा ठोइले थगु ख टे मसम्पति मनु अवक्षण लिनलाई उकि ठोइ चल टेलिफोन सु सबु दे नगुदु वकल थग बिचा फंगे दिजु जो जोलापा सुदि गन थे राजु बजरचारे एकछिन राजु बजरचारे जी आठो संविधान बने जी मोखो जी होला हामी आ चाहिँ नि हान अब 6 महिना टाइम थपे आउ रियो चाहिँ नि खबर मला आठो इम स चाहिँ टाइम थपे ना टाइम खालि टाइम जको थपे ना चाहिँ नि ठो संविधान बने जी खला आठो गो चाहिँ यो चाहिँ नि संगे त बियो संगे त चाहिँ नि बि मोखो चाहिँ नि इम स चाहिँ नि या अब जी ओ इना दो दो आइम स चाहिँ 6 महिना थपे ना हान ठो समय दे यो खला एजाजेने थो सोमोटे इमसान अब थो अछि छु संविधान छबै आउ लागे इमसा मागे ना दुरा रा इमसा देने बका इमसा देने वो पटमकासी देने तलब मकासी देने मया खला पंजेरो देस देने ओ या या खस ठीक जो ता टाइम छबै हो छबै या मुज देने इमसा देने वो थो पट बिया देने तलब बिया देने उठो या अछि टाइम छबै आउ देने कुने हालत मिले मुजोका तबले देने मि देने या या ये यो संविधान देगा नेसा देगा नेहा देगा देगा जने ताई तर लास्ट वे जने न तो या मुफला जने याबे टाइम थबे याओ तो सो मोद मि जो खन रो ए इमि जने मोद मि जो थन ने नेट जो सन जने सो थन जंदे रो जने लखे मि कंगा रो तो तुम जा जबले जने सोमरे कछु समिति न उठो जने टाइम थबे याओ जने बीए मइलो याबे सोमरे सोमर सोमर धारा मज लाग दिने यारे टाइम थबे यारे थोदे ने समरे उठो टाइम थबे बीए मजला एजा देने थो गोछ स आनुल न देने थो तो जिगे एकदम बबिनो साते छ जान आउन माल दिने देने दो रो परमन दो दो दैरो देने एकदम देने तोको छ टेवा बिया नोन भरे या नो नोन देने जोन तिलुने लिउने देने खाना देने नो मन नो दको देने छटी छ पहुंच या एजा देने थो गुन देने थो बरमुट मला बरमुडु देने नेरो ज्यादले सियो न्युमाटे ओबले देने अधिकार देने सम बिमको एजा देन छिसा देने आ आ दक देने जोस देने याकन या लानि मुक्स देने कने देन छिसा कार गा लादन लाइ मको ए एजा देने छिसा देने याकने देने असिना नु तो देने टेम छदे गु देने कुने हाल त मिले मुजो दक्को जंत जंत मिले जा देन थो टेम छबे आउ देने अ त छक टेम छबे बिए मुजला कछुले दिया जी अच्छी राजजी अच्छी चाहिँ उखुन निवायुक्त दिवस जुबले झाइदिदु अ दो दो गति दल निवायुक्त दिवस अ उले ल एकदमे बालगे मनो ओ ख मगला तर उले वोठेन दु आथो गु छियो देने थो जुरो से न देने उले मनो देने क्वा वन लगबो या अपो क्वा वन लगा दासे छियो देने अरे ज सफल जिया बनी मगला बलरामजी वेकलन थाको विचार फंका दिजुल अठ्याक नम्बर टेलिफोन सफ डेडुगु वेकलन थाको विचार अवश्य फंके दिजु मा थाको विचार फंके नति वेडिगु दु वेकल वेक त लस्कु स्याक पाखनी जजलपा जजलपा सुने गन थे जे पेंजवान हेरका जे हेरका जे देगु स आव समय नाम न देगिया मस्ता मला देगि मस्ता तला आव नेत देसना चुनाव च्यासा दे खै मिजा दुठेन जंगे तिका दुसे जगे मना वेसा दे का आर्के दे वला गटा लला छि सिदा जंगा लेना जंगा लदा इंसाला एमडाला छिया मल लासा थलो इंसा जंगा ले इंदाल छ जेसल नंगा निंगा ते आस्क खुल मन जाते मावा हेलो आ जो एक जि छ थौ थौ बिसा फंगा दिले छिरे गुक सुमा छोंदनी वे गक एक जि वे गक भिंजि बालन फोन न दिगु जुल थौ बिसा फंगा दिगु जुल अवश्य छिन थोक विचार फंगे दी थे भल सके अवश्य थो नुगु संविधान आदिवासी जनजाति सवाले जेजुले छिन सहभागिता के नदी टेलिफोन में सफर दे नुगु जो जो लपा सुने गन थे जी बबरत न सके यार शिवाल शिवाल लेबले गन अति गावाल छै रे बबरत न सके यला हजुर जो दैदि स अ वेफा थोली आ संविधान ला जग दिथे म त होला अजय वेफा आइन्दा चाहिँ अन्त्य चाहिँ अब घुम्न त्यो जमिन नेत्र चाहिँ घुम्न आछे जिल्ला चाहिँ बहिष्कार या माथा जमिन नेत्र चाहिँ बाबुरत्न जी यना नै मक्कान छ खाली टाइम छ या खन्ना समर समर गा यो चाहिँ संविधान चाहिँ इन्सान जिथे म चाहा आफ्नो जिगि नेवा एक दिवसन रैली होना खाना माहौल खाना वसाना अझ यो टरौ माहौल या माहा चुनाव या मुगा बाबुरत्न जी हजुर छि ठोज्याजुले भोट के दियो सहभागिता किन दियो नाफा खुशी ख मको काला कया नि ठो ठो कार्यक्रममे चाहिँ घुल कुटाइ नोखा फन लगाम लुगा ठाउँ चाहिँ लगा जुलका जो आ छि ठक बिजा पंगे दिल छिरेको सुबे आ मको ख बाबुरत्न साके उक्लन ठक बिजा पंगे दिगु जुल अवश्य न छिन ठक बिजा पंगे दि जम्म झिके न्यागु मिनेट ल्योदनी न्यागु मिनेट दिनी ठक बिजा पंगे दि दिगु भरास केत न टेलिफोन आक्नु सफु दिनु गु दु जो जोल पा ए जोल पा श्री कृष्ण सान्द्राज न होला सान्द्राज जी दिदि छ आ जित छु छु ला मे बना टाइम मिला आथो माहौल कना आवले छ बारे गर्न कना आवले छ असर केले जुलुस वे हुई नि जुलुस मुइर गाट न काय मुआ आ कुने नेवाटे स पछि मि पुसा वल लुंगला आ गले चना हुनि मखला आ गुलगुले तने आर्थे सॉरी आर्थे न्यन छना होई उलुले तने जनता अरे क्वा क्वा कति क्वा जनता को काय तने माहौल चाहिने नेटा टेस यामा मखला जातु दुया देमा त ठंठा होया चाहिने छि नेटा टेस गुलटु बिजा या मया मुसु मखला छौ जिता शंख जुदु आ नापयो चाहिने संविधान येले देको टाइम हे ना चाहिँ जनजाति आफिनसँग चाहिँ सुन्तकलाई नेपाल भन्ने याव छ नि ऊ सुन्तक नेपाल भन्ने यावले चाहिँ नेपाललाई सारा चाहिँ छापामा छापामै डिम दिल चाहिँ एफएममा रेडियो दिल मखला इलेक्ट्रिक मिडिया डिम दिल तिमी डकुसनालाई चाहिँ छौ किसिममा चाहिँ हिंसा प्रचार होइन गो आन्दोलन त चाहिँ निष्क्रिय याव छ नि थुसिन एजी नि फुक्क मिडिया याव रे हाम्रो धाम छ नि सन्तराजी उपोषण धाइसिन सिस्मेस न याना न छिया चाहिँ गोमेस न मियो मेले छौ न्युले या जिम मला डकुर योले गना जिम हो से पर्छ नि जिम हो मला तर अपो मिरिया चाहिँ उक्न याना बिल आ गुल्डको जुल गरा छ डम्पिङ साइड चाहिँ नि अन चाहिँ नि सिस्नेरी थाइले छुरै अन मला उनला चाहिँ नि अञ्चम छ चाहिँ फोर्ट के वासिक मबिया चाहिँ नि चाहिँ संघीय राज्य चाहिँ गुञ्चो फोर्क इन्था वाचे मार्ग अन मुनु डेट चाहिँ उल्लो ना चाहिँ नि उन चाहिँ डम्पिङ साइड फोर वाक मबिल ल वे न्यू सारा चाहिँ टिभी टेसन कभर ना बिल वे न्यू सारा पत्रिका कभर ना बिल थेथे जुल्ने आइले ल चाहिँ इमा डोलो टुक्ला चाहिँ नि चाहिँ चाहिँ मामला के चाहिँ अन चाहिँ जिटौ दो मा आन चाहिँ थ बम महल काना व नि छ अयो जाउ नि सम्भव यो के दु अथिके छि चाहिँ नि थ आन्दोलनकारी नि रेतेसन सुबिजाय ना चाहिँ दुला मरलर गार्ग थात न भने सुबै लुसि दम वेगो खसंतरा साके अठेमियम टेलिफोन सफु दि दुगु दु जोजलपा हेलो जोजलपा सुटे गन थे जी खना पवित्र कुमार महाराज पवित्र कुमार जी देरी सा खेरल चाहिँ नकन जे पासा धारेन बोला चाहिँ पकना खट मला थियो पनि जो से गुल्न चाहिँ अब एक गर्न चाहिँ छौ चाहिँ आठ गैर नेवाट यो पनि छ मिडिया चाहिँ जुन चाहिँ अब यो पाठा चाहिँ जो बिउ खला र मला तर वास्तविक चाहिँ वो झुल खय खट तर जेसा चाहिँ मेप्स चाहिँ थर्ड यार्ड गाटा अब म जेसा छुया यो चाहिँ खय चाहिँ आसना चाहिँ वाचक माओ जी खना चो मला एज अ इम पनि थो गैर नेवा ठे चाहिँ चिरा चाहिँ प्रचार मया ठेन मामला प्रचार या ठेर इम्र चाहिँ चिसा चाहिँ माइनस या लागि हेठो ठयो चाहिँ मिरे डो छिन न डुनी चिसा ठय मिडिया बाला प्रचार ना चाहिँ थियो पनि मिडिया चाहिँ खौ पनि बाला पनि मलाई चाहिँ एकदमै चाहिँ आठो जुया चाहिँ तथ्य खटो चाहिँ पिके चाहिँ बालको चाहिँ एकदमै प्रचार प्रसार याना बिल लासार चाहिँ यो पनि चिज त चाहिँ मलाई ननाउन फो तर चाहिँ छन् गएर आएको थिएँ थै मिडिया त कहाँ चाहिँ बालको उली प्रचार जो जे मखनाका जस्तै र नेवा एकता दिवसको लागि यहाँ जुन चाहिँ प्रचार प्रसार चाहिँ यो कै मगाओ खाना हाना चाहिँ छिसा चाहिँ ठोमी हाक मिलेर चाहिँ आठ ठाउँको नै चाहिँ थियो चाहिँ मतिनाइ मि हाका चाहिँ समय जे मखाका आठो समय रेजीलाई एकदमै हिकपियो पनि एकदमै चाहिँ जागरण मेरो चाहिँ हाका चाहिँ थै हेठ्या चाहिँ यहाँ एफएम जेमा यहाँ च्यानल छ म चाहिँ मखा ओके चाहिँ नेवा एफएम झिउरे ठगेर चाहिँ लाडेल दु चितै छिसा यो चाहिँ हाँ यो कुरा काफी जे खनाका तर ऊ चाहिँ गुल्न चाहिँ एफएम देखेँ चाहिँ सायद चाहिँ मेट्रो एफएम बाहेक सायद मेरो एफएममा उसले जे मखला मखनाका मेट्रो एफएम टेक्न अझना चाहिँ गुल्न जे माख उसले जे मखनका छिउ नि आएको प्रोग्राममा चाहिँ भजो चाहिँ अझै खने थो मेमियो प्रोग्राम टेके चाहिँ जे उसले चाहिँ थो नेवा जागरण मेटो चाहिँ हाएको जे मखनका तर थो थो यी रेल चिज छिस्न चाहिँ थो मटनाइ मि हाका चाहिँ छि चाहिँ झाइपका चाहिँ यी मख हो थो यी रेल चाहिँ एकदम छिपे चाहिँ सडकै कुमाओलाई चाहिँ छिपे जागरण मेटो हाकोस्का अलि एक खक ढाकेँ चाहिँ थो माओलाई थियो जुइङ छिपे थर्चना नाम मैले लियो जे अझ तर ठन गएर चाहिँ प्रोग्राम चाहिँ झ्याको प्रोग्राम हेर्न चाहिँ चाहिँ मे चाहिँ अयो मठुवा छौ यो प्रोग्राम देखेँ चाहिँ ठेगा तँ वन चाहिँ न्यो न्यो न म चाहिँ छु फरक मुद्दो तर झ्याको ए मे जेमा झ्याको ए चाहिँ च्यानल जेमा छिसँग ऊ मे त चाहिँ ठेगा आँटो चुन ढाँचा सायद चाहिँ मुटेर चाहिँ ऊ नेपमा रियो चाहिँ अठ्या चाहिँ झेल ढाइ दुने मुखो चिज चाहिँ खुवा ढाँचा खौ चिज खै र छुटाको चिज मको एज अ चाहिँ बाँडो चिज म एकदमै चाहिँ वैवै विज्ञ चाहिँ प्रचार प्रसार चाहिँ या माथिको खनाका अहिले हामी चाहिँ आचार ऊ चाहिँ नेवा एकता दिवस यो चाहिँ जुन आठ बसन्तपुरले चाहिँ मनोज चाहिँ पहिला सोहले चाहिँ मनोज चाहिँ उसले थिएँ उसले मनोज चाहिँ देखेँ ड मटाका पहिले थाहा चाहिँ मनोज चाहिँ साढे एघार चाहिँ ठ्याक्कै जीवन छ होला मनोज खासै चाहिँ मनोज खन्न मोटो मनोज चाहिँ मोटो हाँसो पाउँछ जब बिस्तार बिस्तारमा मनोज दया होला अहिले अनुभव हाना छो ढाक पास छेमै ढाक हेन्डो यहाँ तपाईँ मनोज चाहिँ भयो घाउ ठाठ्याँ भयो एकै भयो खन्न मला ठाठ्याँ चाहिँ जब कठन ढ्याउला यसलाई तपाईँ पाँच मिनटको सायद चाहिँ मजा आओ जो सायद अब बेगर पिनाउन चाहिँ भज चाहिँ यहाँ तपाईँ पाँच मिनट जाओ विचार जो जो सायद चाहिँ उसले चाहिँ झ ढ्याएको उसले चाहिँ जस्तै एकदमै सडक चाहिँ एकदमै चाहिँ पुरा टोपुको चाहिँ छिसा चाहिँ ढुवा ब्रेक फुयो अवस्था सायद चाहिँ मरे फुका यता चाहिँ वेकअप यसलाई यसलाई तपाईँ पासन्तल थिएँ एकदमै माने यामा थुकै चाहिँ एकदमै वेकअप सराहनीय चाहिँ छ उपस्थितिलाई थिएँ एकदम माने यामा ओठेन्टो चाहिँ छन् यहाँ चाहिँ पास पिँ यसलाई मेमा ठ्या चाहिँ पास पिँ चाहिँ उसले चाहिँ सक्रेटा साथ छिपे चाहिँ वल लाग्छ सायद चाहिँ जस्तो चाहिँ तर्नुटोको थियो चाहिँ यामाले अवस्था चाहिँ दैम फुका खोख चाहिँ जस्तो चाहिँ जन जन्ट टेर जुन चाहिँ बिचारेर चाहिँ नेट चाहिँ चाहिँ एकदमै ढ्याकमा पाच्न चाहिँ फै अवस्था दैया मुखा एज अ डको चिज चाहिँ जे थमा जुनि नहाँ चाहिँ ऊ चिज चाहिँ वाचाका चाहिँ ऊ लाछ ऊ अवश्य नै जुए मुखो वन माख आँखा चाहिँ वन उठायो अयो किसिममा जुल्ला घुम्ने जुए मुखा छौ चाहिँ उखुन चाहिँ एकटा दिवसीय छौ घटना छौ जे उखुन चाहिँ उखुन दिँदा चाहिँ विक्रम जुनामा जे खलन खना लाना मखाल थुकाए चाहिँ मिडिया चाहिँ उखुन चाहिँ प्रोग्राम हेर्न जे नआउनु ख त्यहाँ छिपिते थना चाहिँ झुलोस बना चाहिँ जब चाहिँ ठो सरै थमेलाई छेउलाई चाहिँ सम्झे झिङ्गे भए चाहिँ पासासम्म चाहिँ मोटरसाइकल चाहिँ त्यहाँ त्यहीँ हरण जग्गा चाहिँ यो हुले चाहिँ ढुवा होला छो अहिले जे चाहिँ आम्सिना चाहिँ छाट्नु भयो होला ऊ चाहिँ थोड़े पैसे सुर मैं गए सुनाना तो सुई आई मगर जब तक थे सुर जी मको तब तक जस अहाँ सुन चाहे धना आई मगर ठम यहाँ नाम गए छिशा छ मस्त रहना वेल खनी थम चाहे बाँलाओ चीज बिहेप किन फट्टा मस्त है बाँलाओ चीज यहाँ आने खनी थे इलेक्ट्रोना चुरटना लगा सुना तर मस्त इलेक्ट्रोन मैं चुरटन में ढल्ला मैंने जुए मग वोट हाँ छिशा पैले थ बिनी नहाँ चाहे फोटो पिगा मल्का अलग जुई थे चुनाव जिससे मगर एज अ बेप सब मैं हर खम को ठम छुआ ठम गरिया हर पैले ठम नहाँ चाहे तो ठीक मारे पवित्र कुमार जुल महर्जन वेको खोना फोन हटिक जुल थोड़ी जजुले चाहे पीएम बुलमी राजू बजुचारे बलरामजी हिराकाजी बुद्धरत्न साकी वसंतराज साकी पवित्र कुमार खोना चाहे फोन हटिक जुल नेवा एकता दिवस प्रसंगे छता खन लुमसुल अले थोड़े जेजो कोचाका छुए तस्क महत्वपूर्ण गु तस्क चिहाकुल खजुगु प्रसंग छिदा झेटना चुन नेवा एकता दिवस झुले रिपोर्टिंग झुले जब बसंतपुरे जुटेन अबले बसंतपुरे छम जर्मन नप इभाजुम रेना श्रेष्ठ झागु जेचुन वेक ओल्ड नेवा अर्गनाइजेशन पटी संस्थापक कोषाध्यक्ष अल वेक लिसे ताइट खजुल ताइट खजुबले वेक छगु ख नेतन दिल तस्क नेवा टेस ठीक मागु ख वेकल छम विद्वान या धापुए त इन्गी देना चाहिँ थे दिल कि जर्मने थजोगु छगु चाहिँ वैज्ञानिक टेस चाहिँ प्रयोग यागुडु गुगु प्रयोग पाखि सेगमा उ प्रयोग ढका वेकल धेडीगु ख निगो थल टेटल ऊ निगो थले मिक मी तैयार अर्थात ऊ निगो थल क्वाकाट उड़ो निगो थले ल तैयार उड़ो ऊ निगो थल मध्य छग थल थजगु थल थजो ढंग तापक्रम बिल एक मिनट ऊ ल ग्वार ग्वार दाइको थे तापक्रम बिल मेघु छग ल थले त मी थजो ढंग बिल कि ऊ 24 घंटा तिनी ऊ ल ग्वार ग्वार दाइपटी अवस्था अले वो ल चाहिँ जब क्वाक्यो सूर्य ढुन्सा निमो ब्याच ऊ निगठले तल निगठले निमो ब्याच तबले छगथले गु थल एक मिनट क्वायुपट्टि थले चाहिँ ल ग्वार ग्वार दाइपट्टि तखन कठाउपट्टि तापक्रम ब्याचौपट्टि लखे चौपट्टि तमपट्टि ब्याच मिच्याका ल भच क्वायौँ फुत्त तिमी आउन ऊ ब्याचम बाट अले मेगु थले गु 24 घन्टा ल ढुङ्का जगो ल क्वाइपट्टि थले तम ब्याचा ओ ढासा चुनान टु चुनान ओ मक्वानी मक्वानी ढिची ढङ्ग ठिका ओ चुनान टु चुन चुनान टु चुन अन्त त 24 घन्टा थियो अबले ऊ ब्याच फारफुला लखे सिना चुना नेवातेको अवस्था ठु ढङ्ग ठिकमा नेवाते त ठो इली तस्को कमजोर यया यया यया यङ्का चुङ्गु डु ओ कमजोर यया यया यङ्का चुना थन्तको अवस्था ठिङ्क ढुङ्गल आ ठो इले न यदि सुनको चुन्यौ खसा न्याहो पहेन चुन्यौ खसा अब किन वो 24 घन्टा कुवाउ लखे चौपट्टि ब्याच थिएँ छु मुखु ठोई ठिस्को कुवाउपट्टि ए ख आज फुर्क तिन हुई माटका चाहिँ ठिक खड्डा छ ठिक जुइतका वेक्ल रेन बज्रचारी साकेजी वेक जर्मन लिसी इपाजुम ख वेक्ल यिनी उया अर्थात् सोनिक लेबिया नेवाती स्थिति सुदूरका ठिकका चाहिँ एक महिना निति वाइदि म आपन 15 दिन लिपा वेक जर्मनी हुने गुरका धैदिगुडु वेक अन ज्याजुले खंका ठसुको उदाहरण ब्यादि ख अब किन ठो उदाहरण सक्षु निति छौ कथन ज्ञान वर्धक जुइ धेगु ख तसै थौ ज्याजुले पोटिका दिपि नाम प्राविधिक रूप गर्न दिमु छिट व सकल छिट यो गुक्स व बेच्न थौ निति बायो निगु जम सन्तना थौ त बैश बा जिगु जिगु धागु मलाई बना बुलु हुँ दाको फुका ए नानक ने निभाम तो ए नानक ने निभाम तो भुली जक भाम छते छा ही